سورة الصف. بسم الله الرحمن الرحيم. سبح لله ما في السماوات وما في الأرض وهو العزيز الحكيم. يا أيها الذين آمنوا لم تقولون ما لا تفعلون. كبر مقتا عند الله أن تقولوا ما لا تفعلون. إن الله يحب الذين يقاتلون في سبيله صفا كأنهم بنيان مرصوص. اللہ باجارے مہربان جے نالے سا شروع جے کی آسمانن میں آہے ایں جے کی زمین میں آہے سو سب اللہ جی پاکائی بیان کندو آہے ایں وہ غالب حکمت وارو آہے اے ایمان وارو جے کی نہ کندا ہو سو چھو چوندا ہو اللہ وٹیا گال ڈاڈی نا پسند آہے جو وہ گال چو جا نتھا کریو بے شک اللہ انہن کے دوست رکھندو آہے جے سندس واٹ میں اہڑی صف بدھی بڑھندا آہن جو جن کوے ہکڑی سیے پلٹل بھت آہن. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُؤْذُونَنِي وَقَدْ تَعْلَمُونَ أَنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ فلما زاغوا أزاغ الله قلوبهم والله لا يهدي القوم الفاسقين. اي یاد کر جڏي موسى پنهنجي قوم کي چيو ته اي منهنجي قوم مون کي ڇو ايزائيندا آهيو ۽ حالانڪه اوهان ڄاڻندا آهيو ته آئون اوهان ڏانهن الله جو موڪليل آهيان پوءِ جنهن مال ڈنگائی کیاؤں تو اللہ سندن دلن کے ڈنگو کیو ۽ اللہ بدکار قوم کے سدھو رستو نہ ڈیکھاریندو آہے. وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ مصدقا لما بين يدي من التوراة ومبشرا برسول يأتي من بعد اسمه أحمد فلما جاءهم بالبينات قالوا هذا سحر مبين. ومن أظلم ممن افترى على الله الكذب وهو يدعى إلى الإسلام والله لا يهدي القوم الظالمين. يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون. هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. أيوه وقت ياد کر जॾहिं ईसा पुट मरियम जे चयो त ऐ बनी इसराइलो बेशक आऊं अव्हां ॾांहुं अल्लाह जो मोकिलियल आहियां जेको तौरेत मुंहिंजे अॻियां आहे तंहिंजो सचो कंदड़ आहियां ऐं हिकु अहिड़े पैगम्बर जी ख़ुशख़बरी ॾींदड़ आहियां जो मूंखां पोइ ईंदो जंहिंजो नालो अहमद हूंदो. पोइ जंहिं महिल उहो चिटनि मौजज़नि सां वटुनि आयो चयाऊं त ही पधरो जादू आहे। ऐं उन खां वधीक ज़ालिम केर आहे जंहिं अल्लाह ते कूड़ ॿधो हालांकि उनखे इस्लाम ॾांहुं सॼो वेंदो आहे। ऐं अल्लाह ज़ालिमनि जी क़ौम खे सिधो रस्तो न ॾेखारींदो आहे। उहे काफ़िर घुरंदा आहिनि त अल्लाह जे नूर खे पंहिंजनि वातनि सां विसाइनि, हालांकि अल्लाह पंहिंजे नूर खे पूरे करण वारो आहे, तोड़े काफ़िर मथियां भाइनि। अल्लाह उहो आहे जंहिं पंहिंजे पैगम्बर खे हिदायत ऐं सचे दीन सां मोकिलियो त उन खे सभिनी दीननि ते ग़ालिब करे, तोड़े मुशरिक बुछां भाइनि। يا أيها الذين آمنوا هل أدلكم على تجارة تنجيكم من عذاب أليم تؤمنون بالله ورسوله وتجاهدون في سبيل الله بأموالكم وأنفسكم ذلكم خير لكم إن كنتم تعلمون يغفر لكم ذنوبكم ويدخلكم جنات تجري من تحتها الأنهار ومساكن طيبة في جنات عدن ذلك الفوز العظيم وأخرى تحبونها نصر من الله وفتح قريب وبشر المؤمنين اي ایمان وارو اواں کے انہی سوداگری جو دس نہ دیاں چھا جو اواں کے دکھو اندر عذاب کھاں بچائے تو اللہ ای سنس پیغمبر تے ایمان آنیو ای پہنجن مالن ऐं पंहिंजनि जिंदनि सां अल्लाह जी वाट में लड़ाई करियो जेकॾहिं ॼाणंदा आहियो त उहो अव्हां लाइ भलो आहे। अव्हां जा गुनाह अव्हां खे बख़्शींदो ऐं अव्हां खे अहिड़नि बाग़नि में दाख़िल कंदो जिन जे हेठां वाहियूं वहंदियूं आहिनि ऐं सुठियुनि जायुनि हमेशा रहण वारनि बहिश्तनि में इहा वॾी मुराद माणण आहे। ऐं ॿी नेमत बि ॾींदो जंहिंखे दोस्त रखंदा आहियो अल्लाह जे तरफ़ खां मदद ऐं फतह वेझी ऐं मोमिननि खे ख़ुशख़बरी ॾे। انصار الله كما قال عيسى بن مريم للحواريين من أنصاري إلى الله قال الحواريون نحن أنصار الله فآمن الطائفة من بني إسرائيل وكفر الطائفة فأيدنا الذين آمنوا على عدوهم فأصبحوا ظاهرين أي إيمان وارو अल्लाह जे दीन जा मददगार हुजो जहिड़ी तरह ईसा पुट मरियम जे पंहिंजनि ख़ासि यारनि खे चयो त अल्लाह जे दीन में मुंहिंजा मददगार केर आहिनि। उन्हनि ख़ासि यारनि चयो त असीं अल्लाह जे दीन जा मददगार आहियूं। पोइ बनी इसराइलनि मां हिकु टोलीअ ईमान आंदो ऐं ॿीअ टोलीअ इनकार कयो। पोइ ईमान वारनि खे संदनि दुश्मननि ते ग़लबो ॾिनोसूं, पोइ ग़ालिब थिया।